पनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा आधुनिक यात्राको अर्को एउटा श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि सदाबहार रूपमा नेपाली आधुनिक गीत संगीतको बजारमा बज्ने तिनी सुमधुर आवाजहरूलाई तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा पनि छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको सोमबार अपरान्ह 4 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। कहिले नेपाली सुगम संगीतको क्षेत्रमा चर्चामा रहेका चर्चित गीत संगीत नयाँ नयाँ आवाजहरूलाई तपाईँको माझमा राख्छौ, त कहिले केही समय अगाडिका अझ भनौ धेरै पुराना ती आवाजहरूलाई पनि तपाईँको माझमा जोड्ने गर्छौ, र कुनै दिन तपाईँले धेरै मन पराउनु भएका तिनी कर्णप्रिय आवाजहरूलाई स्थान दिने गर्छौ। र आजको आधुनिक यात्राको यो श्रृङ्खलामा पनि मैले तपाईँको मनलाई छुने खालका कर्णप्रिय आवाजहरूलाई लिएर उपस्थित भएको छु। र आजको आधुनिक यात्राको व्यवसायको सुरुवात गर्न चाहन्छु यो निकै नै कर्णप्रिय आवाजबाट। मजले राखरानी भए तिमीले न भेट पानी भो भेट्यो भने न बोले पानी भो अब त तिमीले न भेट पानी भो भेट्यो भने न बोले पानी भो मजले राखरानी भए मजले राखरानी भए मजले राखरानी भए मजले राखरानी भए सागर बनु भन्थे दुख को मरु भूमि मा परे माया को सागर बनु भन्थे दुख को मरु भूमि मा परे म खुशी नै खुशी जितु भन्थे हारे सबै कुरा हारे जले जले जले जले मजले राखरानी भए मजले राखरानी भए मजले राखरानी भए मजले राखरानी भए जहाँ जाऊँ जता पुगूँ सधैँ तिम्रै गुणगान सुनूँ जहाँ जाऊँ जता पुगूँ सधैँ तिम्रै गुणगान सुनूँ सदैव सुखी खुशी हुनु यो भन्दारु म के भनु जले जले जले जले म जलेर खरानी भए म जलेर खरानी भए मजलेर खरानी भए मजलेर खरानी भए मजलेर खरानी भए निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ। आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर कर्णप्रिय आवाजहरूलाई तपाईँको माझमा राख्ने गर्छ। तपाईँले धेरै गुनगुनाउनु भएको तपाईँको मनमा बस्न सफल भएका तिनै आवाजहरूलाई तपाईँकै लागि जोड्ने गर्छौँ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर। र आज पनि मैले तपाईँलाई मनपर्ने खालका तपाईँको मनलाई सोएका तपाईँको जिन्दगीलाई सोएका तिनै सुमधुर आवाजहरूलाई लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु। यति बेला फेरि पनि आधुनिक यात्राको यो श्रृङ्खलामा ढिला नगरिकन तपाईँको लागि अर्को एउटा आवाजलाई अगाडि जोड्छु, त्यस पछाडि पुनः आउनेछु। मलाई माया गरी दे

तिमीलाई सुनाऊ दुखीको कहानी। यो मन मिल्दैन पानी प्यासी छ यो मन मिल्दैन पानी विधवाको यो मन यो कस्तो जवानी पुरीको माझमा झर्यो जिन्दगानी भुमरीको बीचमा पर्यो जिन्दगानी कसलाई सुनाऊ दुखीको कहानी कसलाई सुनाऊ दुखीको कहानी घुमरीको बीचमा पर्यो जिन्दगानी कसलाई सुनाऊ दुखीको कहानी। सपना डडिगो हुने भोखरानी सपना डडिगो हुने भोखरानी तापको रापमा कसलाई सुनाऊ दुखीको कहानी कसलाई सुनाऊ दुखीको कहानी कसलाई सुनाऊ दुखीको कहानी। निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ। आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ। राधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको सोमबार अपराह चार बजीको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौं र नेपाली सुगम संगीतको बजारमा चर्चामा रहेका भर्खरै भित्रिएका र केही समय अगाडिका सबै खालका आवाजहरूलाई तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौं। राधुनिक गीत संगीतलाई तपाईँले पनि धेरै मन पराउनुहुन्छ, धेरै सुन्नुहुन्छ। कहीँ न कहीँबाट यी गीत संगीतले तपाईँलाई पनि छोएको हुन सक्छ। त्यसैले पनि यी गीत संगीतहरू तपाईँको रोजाइमा पर्छन्। राधनिक यात्राको यस श्रृङ्खलामा रहेर हामी तपाईँको लागि यिनै यस्तै कर्णप्रिय आवाजहरूलाई प्रस्तुत गर्दै आइराखेका छौँ र यिनै आवाजहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि छौँ र आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट भने छुटिनुपर्छ। यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो, कार्यक्रम सँगै रहिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ र प्रविधि कक्षमा रहेर यतिन्जेलसम्म साथ दिनुभएको थियो प्राविधिक मित्र राज रिजन दुवैजनालाई धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। माया गर्छु भानु भने झुठो ठान्न हौ कि, माया गर्छु भानु भने झुठो ठान्न हौ कि, लोभी आँखा झुलमुराई उठ्यो भन्ने हौ कि, केही ना भनी बासु भने दुख छ आफ्नो प्रीति, धर्मै भएको भने पनि झुठो भन्ने हौ कि, भर्खर त तिम्रो खुसी आँखाबाट खसेको छ, अध्यारोले तिमीलाई आफू खुसी डसेको छ, आफू खुसी डसेको छ, यस्तो बेला म छु भन्दा निचो देख्ने हौ कि, यस्तो बेला म छु भन्दा निचो देख्ने हौ कि, घाउ माथि औला राखी थिचो भन्ने हौ कि, केही ना भनी बासु भने दुख छ आफ्नो प्रीति, धर्मै भएको भने पनि झुठो भन्ने हौ कि, तिमी जस्तै म पनि त वेदनाले रुझेको छु, दुःख सँग दुःख साट्ने सुख खोज्दै हिँडेको छु, सुख खोज्दै हिँडेको छु, यस्तै केही